नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरै के साथ सुनिरहनु भएको दिउँसो 1 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब खबर विस्तारमा। सत्य निरूपण तथा मेलमिलाप र बेपत्ताको खोजबिन सम्बन्धी आयोगको विधेयक संसदमा पेश भएको छ। द्वन्द्वकालीन सबै मुद्दा आयोगले हेर्ने गरी विधेयक संसदमा पेश भएको छ। आज बिहान बसेको व्यवस्थापिका संसदको बैठकमा कानून मन्त्री नरहरी आचार्यले विधेयक पेश गर्नुभएको हो। यसअघि कंग्रेस सभापति समेत रहेका प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच द्वन्द्वकालीन मुद्दाहरू आयोगले हेर्ने गरी विधेयक संशोधन गर्ने सहमति भएको थियो। त्यसै अनुसार माओवादीले अवरोध गर्दै आएको सदनको काम कारवाही आजदेखि शुरू भएको छ। आज पेश भएको विधेयकमा आइतबार बस्ने व्यवस्थापिका संसद बैठकमा छलफल हुनेछ। एकीकृत माओवादीका प्रमुख सचेतक राजमणि पोखरेलले आज पेश भएको विधेयकमा आइतबार बस्ने व्यवस्थापिका संसद बैठकमा छलफल हुनेछ। एकीकृत माओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले भद्र सहमति अनुसार अब द्वन्द्वकालीन कुनै पनि मुद्दा अगाडि नबढ्ने बताउनुभयो। आयोग मार्फत नै त्यस्ता मुद्दाको निरूपण गर्ने शीर्ष नेताहरूबीच सहमति भएको पोखरेलले जानकारी दिनुभयो। नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले संविधान सभा बाहिर रहेका राजनीतिक शक्तिलाई व्यवस्था गरे फेरि संविधान नबन्ने बताउनु भएको छ। क्रान्तिकारी पत्रकार महासंघले दाङले आज घुराईमा गरेको पत्रकार सम्मेलनमा उहाँले संविधान सभाभन्दा बाहिर रहेका दलहरूको कुरा नसुने संविधान नबन्ने ठोक्कुवा गर्नुभयो। नेकपा माओवादी पनि एउटा शक्ति रहेको भन्दै उहाँले आफूलाई बाहिर राखेर गर्ने सहमति मान्ने नहुने बताउनुभयो। गोलमेल सम्मेलन मार्फत सबैको धारणा लिएर मात्र अघि बढ्नु वैद्यको भनाइ छ। संक्रमणकालीन अवस्थामा कानूनभन्दा राजनीतिक सहमति ठूलो हुने भन्दै उहाँले दलहरूको सहमतिबाट मात्रै निकास खोज्नुपर्ने बताउनुभयो। द्वन्द्वकालीन मुद्दाहरू बेउताउनु वृह शान्ति सम्झौता विपरीत हुने भन्दै अध्यक्ष वैद्यले यसलाई नसच्चाए सरकारको विरोधमा आन्दोलन गर्ने चेतावनी दिनुभयो। उहाँले संविधान बनाउने काममा नलागे स्थानीय निकायको चुनावको कुरा गर्नु बेमौसमी बाचा भएको टिप्पणी गर्नुभयो। सगरमाथा क्षेत्रमा यो पहिरो जाँदा 6 जनाको ज्यान गएको छ भने 19 जना हराइरहेका छन्। बिहान 6:30 बजेतिर आधार शिविर र क्याम्बनको बीचमा बाटो बनाउँदै गर्दा हिमपहिरो खसेको सोलुखुम्बुको नाम्सीमा रहेको प्रहरी चौकीले जनाएको छ। हराइरहेकाहरूको खोजी भइरहेको छ। जाकी ग्लोब, अल्पाइन एसिमेन्ट र एसी एयर विस्केट अभ्यास कम्पनीबाट गएकाहरू हिउँ पहिरोमा परेको प्रहरीले जनाएको छ। पर्यटन मन्त्रालयका सहसचिव मधुसूदन बुर्लाकोटीले उद्धारका लागि 3 हेलिकप्टर खटाइएको जानकारी दिनुभयो। उद्धारका लागि नेपाली सेनाले पनि हेलिकप्टर सहितको टोली पठाउँदैछ। सगरमाथाको आधार शिविरबाट घटनास्थल पुग्न करिब 3 घण्टा लाग्छ। रूस, अमेरिका र युरोपियन संघ युक्रेनमा विद्यमान संकट समाधानका लागि सहमत भएका छन्। रूस र युक्रेनले बीच भएको वार्तापछि यी 3 मुलुकका विदेश मन्त्रीहरूबीच बैठक भएको थियो। तर बैठक सकारात्मक भए पनि ठोस सम्झौता भने नभएको बीबीसीले जनाएको छ। यदि 3 पक्षबीच सम्झौता भएको भए रूसमाथिको सम्भावित नाकाबन्दी पनि रोकिने आशा गरिएको थियो। जिनेवामा भएको ताजा कुराकानीपछि रुसी विदेश मन्त्री सर्गेई लाभरोभले अमेरिकी विदेश मन्त्री जोन केरी र युरोपियन संघको विदेश नीति प्रमुख केथरिन स्टेनले संयुक्त रूपमा युक्रेनमा तैनात अवैध सैन्य समूहलाई हटाउन सम्झौता भएको जानकारी दिनुभयो। बन्दी बनाइएका युक्रेनी नागरिकलाई यथाशक्य चाँडो मुक्त गराउन सहमति पनि 3 पक्षबीच भएको बताइएको छ। सँगै विशिष्ट सम्झौता गरेर सरकार विरोधी प्रदर्शनकारीलाई माफी दिनेबारे पनि निर्णय भएको बीबीसीमा उल्लेख छ। रुसी विदेश मन्त्री लाभरोभले आफ्नो समस्या स्वयं युक्रेन सरकारले समाधान गर्नुपर्नेमा जोड दिएका थिए।